सुनो मैं दास्ताने हजरत आदम सुनाता हूँ। सुनो मैं दास्ताने हजरत आदम सुनाता हूँ। सुनो मैं दास्ताने हजरत आदम सुनाता हूँ। हुआ आबाद कैसे ये जहां तुमको बताता हूँ। हुआ आबाद कैसे ये जहां तुमको बताता हूँ। खुदा ने जब किए सातों जमीं सातों फलक पैदा, ये अरशे बरी लोहो कलम जिन्नों मलक पैदा, तो सोचा फिर खुदा ने एक मखलूक ऐसी पैदा हो जो हर मखलूक की सरताज हो, जो फख्र दुनिया हो। इज़राइल से रब ने कहा सुए जमी जाओ, जमी की नाप से तुम एक मुट्ठी खाक ले आओ। जमी की खाक जब लाई गई मौला की खिदमत में, उसे ढाला खुदाए दो जहाने एक मूरत में। फिर उस मूरत में फूकी रूह रब ने शान कुदरत से, कहा फिर रब आलम ने फरिश्तों की जमात से, कहा फिर रब आलम ने फरिश्तों की जमात से। इसे सजदा करो आदम है ये मेरा खलीफा है, ये खाकी है मगर तुमसे भी अफजल इसका रुतबा है। ये सुनना था कि आदम को फरिश्तों ने किया सजदा, मगर मगरूर होकर ये इजाजी ले लई बोला, मैं नारी हूं किसी सूरत में ऐसा कर नहीं सकता, मैं हरगिज खाक के पुतले को सजदा कर नहीं सकता। गुरूर उसका जो ये देखा तो आई जोश में कुदरत, इजाजी ले लई पर भेज दी अल्लाह ने लानत। रब से मुझे शर की इजाजत दे, तेरे बंदों को बहकाता रहूं मैं कितनी ताकत दे, तेरे बंदों को बहकाता रहूं मैं कितनी ताकत दे। जवाब उसका दिया मौला ने जा मंजूर है हमको, इजाजत है तू बहका शौक से औलाद आदम को, किया हुआ को पैदा रब ने फिर आदम की पसली से, किया दोनों को फिर जन्नत में दाखिल अपनी मर्जी से। खुदा ने आदम हुआ को शाने आदमियत दी, सिवा गंदुम के हर एक चीज खाने की इजाजत दी। जो دیکھی شان و عظمت آدم و حوا کی شیطان نے, تو ان دونوں کو بہکانے کی ٹھانی دل میں نادان, تو ان دونوں کو بہکانے کی ٹھانی دل میں نادان, یہ سوچا اس نے جانا کہ اسے فتنوں سے شرارت سے میں آدم اور حوا کو نکلواؤں گا جنت سے, کی لاکھوں کوششیں آدم کو بہکانے کی شیطانے کسی صورت نہ پائی کامیابی, پھر بھی نادانے ملی ذلت اسے آدم کو بہکانا ناراض آیا, وہاں سے جب وہ ٹھکرایا گیا ہوا کے پاس آیا کہا ہوا سے کھاؤ دانائے گندم نہ گھبراؤ, گناہ اس میں نہیں ہے کوئی ہرگز تم نہ گھبراؤ, گناہ اس میں نہیں ہے کوئی ہرگز تم نہ گھبراؤ, بڑی چالوں سے تیر آخر لگا اس کا نشانے پر, کیا ہوا کو راضی دانائے گندم کے کھانے پر, خلاف حکم رب ہوا نے گندم کھا لیا آخر, غرض شیطان نے آدم کو بھی بہکا دیا آخر, ہوئے اس بھول پر محروم دونوں ہر فضیلت سے, زمین پر آدم و حوا کو پھینکا رب نے جنت سے, وہ اپنی بھول پر آنسو ندامت کے بہاتے تھے, خدا کے سامنے روتے تھے دونوں گڑ گڑاتے تھے, خدا کے سامنے روتے تھے دونوں گڑ گڑاتے تھے, کئی برسوں کے بعد عرفات میں آ کر ملے دونوں, بخشش کی پھر مل جل کے وہ کرنے لگے دونوں, محمد کے وسیلے سے دعا مانگی جو آدم نے کی بخشش آدم و حوا کی مولا یہ دو عالم نے, زمین کو نسل آدم سے بسایا شان قدرت نے, اسی صورت سے یہ دنیا سواری ہے مشیت نے, اسی صورت سے یہ دنیا سواری ہے مشیت نے,